दै अलि धेरै खिए पछि थाहा भयो जिउँदा जिउँदै अलि धेरै खिए पछि थाहा भयो जीवन के हो बल्ल यति जिए पछि थाहा भयो खेर फाट्यो मन पत्तै नपाई भोगाइमा ओ कति खेर फाट्यो मन पत्तै नपाई भोगाइमा धुजा धुजा फाटेको मन सिए पछि थाहा भयो पछि थाहा भयो जीवन के हो बल्ल यति जिए पछि थाहा भयो पछि थाहा भयो आखिर सबले धोकै धोका दिए पछि थाहा भयो जीवन के हो बल्ल यति जिए पछि थाहा भयो जीवन थाहा भयो जिउँदा जिउँदै अलि धेरै खिए पछि थाहा भयो जिउँदा जिउँदै अलि धेरै खिए पछि थाहा भयो जीवन पछि थाहा भयो।